नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। राज्यको पुनर्संरचना बारेमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दैछ। अबको केही बेरमा नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु हुने बैठकमा बोल्न बाँकी सभासदहरूले आआफ्नो धारणा राख्नेछन्। संविधान सभा बैठकमा सभासदहरूले संघीय राज्यको निर्माण गर्दा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रलाई प्रमुख रूपमा ध्यान दिनुपर्ने सुझाव दिइरहेका छन्। अघिल्लो संविधान सभाको राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मसौदामा भएका सहमति वा असहमतिको निर्क्यौल सम्बन्धी प्रतिवेदन र त्यस सम्बन्धी पूरक प्रतिवेदनमाथि संविधान सभामा छलफल भइरहेको छ। छलफलमा सभासदहरूले राज्यको पुनर्संरचना सत्ताको सरोकारवाला र नागरिकको मनोवृत्तिसँग पनि जोडिएकाले पहिले त्यसको उचित निरूपण हुनुपर्ने नाम नामाङ्कन तथा जात र भाषामा जोडिएका कारण समस्या जटिल बन्दै गएकाले त्यसतर्फ सचेत हुन सुझाव दिएका छन्। संविधान सभाका अरू विषयमा सभासदहरूले चासो नराखे पनि राज्य पुनर्संरचनामा को बहस बढी चासो भएको छ। प्रधानमन्त्री सुशील कोइराला दोस्रो चाइना साउथ एसिया एक्सपोजिसन तथा 22 चाइना कुनमिन इम्पोर्ट एक्सपोर्ट कमोडिटिज फेयरमा विशिष्ट अतिथिको रूपमा सहभागी हुन आज चीनको व्यापारिक सहर कुनमिन प्रस्थान गर्नुभएको छ। मन्त्री परिषदको हिजोको बैठकले प्रधानमन्त्री कोइरालाको चीन भ्रमण स्वीकृत गरेको हो। 39 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री कोइराला त्यसतर्फ प्रस्थान गर्नुभएको हो। उहाँको नेतृत्वमा प्रमुख स्वकीय सचिव वसन्त गौतम, विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, प्रधानमन्त्रीका सुरक्षाकर्मी प्रकाश देउजा, महेन्द्र मरासिनी, शिष्टाचार महापाल, कालीप्रसाद पोखरेल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी लगायत 39 सदस्य रहेका छन्। वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाको नेतृत्वमा पनि 3 सदस्यीय टोली हिजो राति नै त्यसतर्फ प्रस्थान गरिसकेको छ। नेपाली प्रतिनिधि मण्डलले व्यापार घाटा कम गर्न चिनिया पर्यटक तथा चिनिया लगानी ल्याउने विषयमा छलफल हुने जनाएको छ। चिनिया सरकारको वाणिज्य मन्त्रालयको आयोजनामा हुन लागेको सो सम्मेलनमा दक्षिण एसियाली देशहरूले सहभागिता जनाएका छन्। आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घले तय गरेको हिमाल बचाऊ वातावरण जोगाऊ भन्ने नारासहित मनाइन लागेको हो। दिवसका अवसरमा अहिले केही बेरमा अन्तर्क्रिया तथा छलफलको कार्यक्रम हुन लागेको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ। प्रत्येक वर्षको जुन 5 तारिकमा नेपाल लगायत विश्वभर विश्व वातावरण दिवस मनाउने गरिएको छ। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा वातावरणीय असुरक्षा बढिरहेको भन्दै यो दिवस नेपालका लागि पनि सान्दर्भिक भएको सरकारको भनाइ छ। यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री सुशील कोइरालाले आफू वरपरको वातावरण जोगाउँदै मानव जातिको साझा घर पृथ्वी जोगाउने तर्फ लाग्नुपर्ने बताउनु भएको छ। साथै नेपाल सरकार पनि वातावरण संरक्षण गर्न प्रतिबद्ध रहेको भन्दै सन्देशमा सरकारको अभियानमा साथ दिन सबैलाई आग्रह पनि गरिएको छ। नेदरल्यान्डका प्रमाण विज्ञानका विशेषज्ञहरूले व्यक्तिको औँलाको छाप कुन मितिमा लागेको हो भन्ने पत्ता लगाउने विधि पत्ता लगाएका छन्। यसले अपराधको घटना भएको स्थानमा फेला पारेका त्यस्ता छापको प्रमाणिकतालाई अझै सहयोग गर्ने अनुमान गरिएको छ। डच फ्लोरेन्स इन्स्टिच्युटका मार्सल दिपुइटले यो प्रमाण विज्ञानका लागि निकै महत्त्वपूर्ण खोज भएको बताउनु भएको छ। उहाँले यस प्रकारको पहिलो ज्ञान भएको पनि उल्लेख गर्नुभएको छ। उहाँले प्रहरीले आफूहरूलाई घटनास्थलमा फेला पारेका औँलाका छाप कहिले लागेको हो भन्ने पत्ता लगाउन सकिन्छ कि सकिँदैन भनी प्रश्न गरेको पनि बताउनु भएको छ। चीनमा सन् 1989 भएको तियानमेन दमनको 25 वर्ष पुरा भएको छ। 25 वर्ष अघि तियानमेन चोकमा लोकतान्त्रिक सुधारको माग गर्दै उपस्थित लाखौँ प्रदर्शनकारीमाथि चिनिया प्रशासनले दमन गरेको थियो। तियानमेन चोकमा भएको सो नरसंहारमा लोकतन्त्र पक्षधर सयौँ नागरिक मारिएका थिए। चीन सरकारले अहिले पनि सो घटनालाई मान्यता नदिई त्यसको पक्षमा बोल्नेलाई कारवाही गर्ने गरेको मानवाधिकार कर्मीले बताएका छन्। लोकतान्त्रिक आन्दोलनका क्रममा भएको दमनको स्मरणमा हिजो हजारौं चिनिया नागरिक तियानमेन चोकमा भेला हुने प्रयास गरे पनि प्रशासनले रोक लगाएको थियो। र ब्राजिल विश्वकपको अभ्यास खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एन्ड टोबागोलाई पराजित गरेको छ। गैराती भएको खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एन्ड टोबागोमाथि 3-0 जित निकालेको हो। रोड्रिगो प्लासियोले पहिलो हाफको अन्त्यमा अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। गोन्जाले हिगुइन 15 मिनटमै घाइते भएपछि उनी मैदान प्रवेश गरेका हुन्। यसअघि 45 मिनटमा लियोनन मेसीले एकै बल अगाडि बढाएर दिएको पासमा किपर बिट भए पनि गोल गर्न चुकेका थिए। 51 मिनटमा मिडफिल्डर जाभियर मस्टेरानोले अग्रता दोब्बर पारे। मेसीको फ्रिकिक पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका हुन्। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। अनिता अर्याल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको